नमस्कार नमस्कार अनि सुस्वागतम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्ला पारेका हाम्रा प्यारा विष्णु नाति अनि म दुलुवा बाजे आज पनि हामी तक्क तगाईसँगै बस्नका लागि उपस्थित भइसकेका छौँ। अबको करिब करिब करिब 11 होइन 12 बजेसम्म तपाईँ हामी सँगै रहनेछौँ अनि दुलुवा बाजेको रमाइला रमाइला कुराकानी तपाईँले सुन्न पाउनुहुनेछ। यो कुरो तपाईँलाई पनि जानकारी नै छ। तर सुरुवातमा दुलुवा बाजेको नराम्रो बानी भनेकै गाना सुन्नु पनि रहेको छ। त्यसैले विष्णु नातिले यो कुरो बुझिसकेका छन्, विष्णु नातिले बजाइ पनि सकेका छन्। लसिनौँ यो गाना। एकल काटे सिकुटे मथापुई बोटे एकल काटे सिकुटे मथापुई बोटे चोरी गाल्थे बाले घरबाट मलाई भाउने निकाले दिदी बिना दुले 6 वर्ष पाले दिदीको घरमा खान्थे मजाले दिदीको घरमा खान्थे मजाले बिना झुले भन्थ्यो निस्केर जसाले आज फेरि हो मेरो जु यही घरको खाइ घेऊ नखोज बिना न्यु जु कलकाते सी खुट्टे मतलबुई बोटे कलकाते सी खुट्टे मतलबुई बोटे बाटो हिँड्ने माटेलाई छेकी छेकी खोज्छु नाताको ढुङ्गालाई डाँडी डाँडी दुछु जागिर सागिर खान्द तल मात्र खान्छु जागिर सागिर खान्द तल मात्र खान्छु कुटी लुटी डाँडी दुती जिन्दगी तान्छु फुलको माला नासु काँडाको माला काँचु फुलको माला नासु काँडाको माला काँचु देउताले आँखा तर्छु राज्यसँग हाँसु नेता बन्ने यही हो मेरो ठान चार्छु सबको म राज्यसको दान एकल काटे श्री खुट्टे मतलब भोइ फोटे श्री खुट्टे मतलब भोइ फोटे श्री खुट्टे यो हाम्रो मदन कृष्ण नातिको आवाज हो कि नाति त नभन्नु मदन कृष्ण भाइको आवाज होइन साह्रै मिठो गाथे पहरी गएको हुन् ए यो कल काटे सुई खुट्टे होइन दिउँदो बाजे नि अब चाहिँ गाएको नि पक्का पक्कै हो क्या जसरी गाने हुँदैन त गीत हुन्छ हो नि तालमा गाएको खोइगयो नि ल यस्तो अब काँसो लगाएको कुरो अब तपाईँहरूलाई थाहा छ रहेछ अब काँसो कहिले निको भन्नु 1 महिना भइसक्यो मरी काटे निको भन्दा म क्यार नि त्यही भएर अब निको होस् नहोस् अब मजाले चाहिँ नि कुराकानी गरिन्छ है आउँदै थिएँ एउटा बुढाबुढीको झगडा परिरहेको छ बुढाले भने, ए बुढी यता सुन त हौ, राजा दशरथका कतिवटा रानी थिए भनेर सोध्या। बुढीले किन थाहा नभने तिनवटा थिए नि त। अनि बुढाले भने, ए मेरो त तिमी मात्रै छौ, अझै दुईवटा कोटा त बाँकी नै हो नि बो, अब दुईवटा कोटा पुरा गर्न हो नि म त बिहे गर्न सक्छु होला नि होइन भनेर सोधे बुढाले। अनि बुढीले भने, ए बुढा ठिक हो ठिक हो, ल तिम्रो कुरो ठिकै होला, अनि साँच्ची तिमीले द्रौपदीको नाम सुनेका छौ नि होइन भनेर सोधिन् बुढी चाहिँ। बुढा थाले तर्सि, अब द्रौपदीको त पाँचवटा श्रीमान तर्सि, हे के कुरा गरे कि यसले, अब मैले त मजाक पो गरेको त, हे भगवान्। अब अहिले कता नाति नातिना आएर डङडुङ डङडुङ परेको छ नि, अरे नातिनी हो जस्तै हेर मङ्ग जाने सेन्ट बसा नातिनी, ए नातिनी नमस्कार है। नमस्कार हजुर। कहाँ हो नातिनी? ओहो, ए सुनिता नातिनी, अब म चाहिँ नि आँखा दोस्दिनँ क्या, आवाज सुनेर यसो अलिअलि ठम्म्याए हो र। कसो हो ल, अब नातिनीलाई म एउटा प्रश्न सोध्छु है, सजिलो ल, एकदम सजिलो। एउटा केटाले एउटा केटीलाई सोधे, हजुरको घर कहाँ हो भनेर। अनि केटीले भनिन्, मलाई उल्टो गरेर चाहिँ पढ्थ्यो घर चाहिँ यो भनिन्, अब कहाँ रहेछ घर? के भन्नुहुन्छ केटीले? केटीले चाहिँ मलाई उल्टोबाट पढ्नुहोस् त्यही हो भनेर भनिदिनु क्या, मलाई उल्टोबाट पढ्नुहोस् घर त्यही हो भनिदिनु। इलाम। वाह वाह वाह, नातिनी साह्रै इन्टेलिजेन्टै हुनु चाहिँ हुन पनि ट्याक्कै मिलाउनु गाह्रो थियो नि, अरूले मिलाउँथेन नातिनीले भएर मिलायो यो हो नि होइन। नातिनी को कसलाई सम्झनियो आज? हजुरलाई धन्यवाद। अनि मेरो बाबा मम्मी दिदी भिनाजु अनि प्रेम कुमारीको लागि, अनि विशेष गरी चाहिँ काठमाडौँबाट आउनुहुने राधाजीको लागि, अनि मलाई खाते सम्पूर्ण ल। सुनिता नातिनी आउँदै गर्नुहोस्, माया नमार्नुहोस्। हुन्छ हजुर, हुन्छ ल, नमस्कार है। नमस्कार ल, हाम्रो चाहिने नातिनी सुनिता नातिनी कुमदजबाट आउनु भएको थियो, अनि अहिले बाटोमा आउँदाखेरि गफ सुने क्या, एउटाले भने मलाई भने, ए दुलुवा बाजे बेला परिवर्तन भएछ है भने। मैले भने, ए बाबु यो त नौलो कुरो होइन, बेला त परिवर्तन भयो तर कुन प्रसङ्गमा भन्यौ त नि तिमीले भनेर सोधे क्या मैले। अनि उसले भने, मेरो बाबा र मम्मीको लभ पर्दाखेरि मेरो मामा घर र मेरो घरको दुरी 5 किलोमिटरको फरक थियो, अनि मेरो बाबाले 5 किलोमिटर परबाट मेरो मम्मीलाई चाहिँ नि फ्ल्याङ्किस दिँदाखेरि मम्मी चाहिँ 5 किलोमिटर उता लाजले भुटुक्क हुनुहुन्थ्यो अरे क्या दुलुवाबाजे भने। मैले भने, अनि ठिकै हो, त्यो त ठिकै हो, अनि के कारणले जमाना चेन्ज भयो जस्तो लाग्छ नि, अहिले के हो त नि भनेर भने। अनि उसले भने, हेर्नुहोस् बाजे जमाना धेरै अगाडि गएछ, एउटै नानीसँग प्रेम छ क्या मेरो, त्यही पनि म त डराइ डराइ उनलाई भने, प्रिय म तिम्रो हातमा चाहिँ नि चुम्छु है भनेर भने। त उसले के भने, तँलाई मेरो ओठमा पिस लागेको छ र हातमा चुम्नु पर्ने भन्नु भने। ए भगवान्, अहिले जमाना पनि साह्रै बद्लेकै हो जस्तो लाउँछ काटे। अब नाति नातिनाको कुरो सुन्दाखेरि त्यस्तै लाउँछ। अनि अझ यता आउँदै थिएँ, एउटा घरमा चाहिँ आफन्त आएका छन्, सर्बत बनाउनु पर्ने रहेछ। अनि छोरा चाहिँले भने, ए बुवा लो अब आफन्तलाई सर्बत त बनाउनै पऱ्यो, तर निम्बुवा पाइन क्यार्नी हो भनेर भने होइन। अनि उसले भने, बाउ चाहिँ भने, ए मूर्ख छोरो किन डराउँछस्, त्यो अस्ति किनेको छ नि सरफ न्यु भीमबार, हाल्दैन 100% चाहिँ नि के अरे ऊ कागतीको शक्ति हुन्छ भनेको छ, धेरै हाल्लास् नि फेरि एकदि झोप हाल्। ए भगवान् के भन्नु बाबा, के भन्नु, कुरो गऱ्यो कुरैको दुःख भने जस्तो होइन। अनि त्यसपछि अब जमाना कतिसम्मको भयो भन्दाखेरि, एउटा केटी मान्छेले, आज मैले गाडी किनेँ म धेरै खुसी छु भनेर फेसबुकमा लेखिन् भने उनलाई कमेन्ट आउँछ, आहा बधाई छ है, वाओ लवली इन्जोय अरे हँ, अर्कोले लेट्स गो फर राइड भन्छ होइन, अर्कोले वा कति राम्रो कुरा होइन। त्यही स्ट्याटस केटाले हाल्यो भने के भन्छन् कमेन्टमा, साले गफ उडाउँछस् भन्छ एउटा, अर्कोले भन्छ सेकेन्ड ह्यान्ड होला भन्छ, अर्कोले साइकल किन्ने पैसा छैन कारको फुत्ती रे, अर्कोले भन्छ हेर भाउ यो गाडी 100% चोरीको हो रे, अर्कोले कमेन्ट गर्छ भोबो सामना जा कति फरक है। त्यही कुरो केटाले गर्दा एक ठाउँ पनि, केटीले गर्दा अर्को ठाउँ पनि, त्यस ठाउँ पनि हुँदो रहेछ। अनि अब यो अब जमाना चाहिँ बदल्यो भन्ने कि नभन्ने ल हेर्ने, त्यसै भने त होइन नि। अनि अब के हो ए नातिले उता साइन गरेको रहेछ नि, अनि के हो भन्दाखेरि अब नाति ल हे बाजे यसो बिरेक सिरेक पनि लिन पऱ्यो, त्यसपछि गाना पनि सुन्न पऱ्यो भनेको छ नि, त्यही भएर अब टक्क गाना सुनौँ, त्यसपछि छोटो बिरेकमा जाउँला। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा स्वागत छ। दिदुवा बाजे उपस्थित भइसकेको छु जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा। अनि छिमेकमा हिजो एउटा बच्चाको न्वारन गर्ने दिन थियो, अनि पण्डित बोलाइयो, पण्डितले नरन गर्ने क्रममा र नाम चाहिँ अबाट जुन है के राख्ने हो भने, अनि बच्चाको बाबुले भने अमेरिका राख्नु पऱ्यो अमेरिका भने, अनि म पनि छक्क परेँ, पण्डित पनि छक्क परेँ। अनि मैले सुने ए भाउ होइन किन अमेरिका राख्ने हो भने, उसले थोरै शिर ठाडो पारे अनि छाती फुलाए अनि अलिक गर्व र घमण्डका साथ भने साले यो स्वार्थी दुनियाँलाई म बताइदिन चाहन्छु कि म अमेरिकाको बाउ हुँ भनेर उसले भनेको रहेछ जस्ताको तस्तै, जस्ताको तस्तै के भन्छ कपी पेस्ट उसले जे भन्नु त्यही कुरो अगाडि सारेको हो। अनि त्यसपछि एक दिन त्यो एनआरजी के भने हौ त्यो कालापारी के भयो छ, कालापारी के भयो छ थाहै छैन हजुर भनेको छ। अनि छिमेकनिरका दुईवटा बच्चा आँपको रुखमा चढेछन्, अनि तलबाट चढे ए तिमीहरू किन रुखमा चढे हो भने टिचरले, अनि उसले भने स्याउ खानालाई सर स्याउ खानालाई भने, अनि टिचर मुसी मुसी पर्दै हाँसे ए बाबु हो यो स्याउको रुख हो त यो त आँपको रुख हो भनेर भने, अनि विद्यार्थीले भने हामीलाई नि थाहा छ सर यो आँपको रुख हो भनेर, स्याउ चाहिँ हाम्रै खोल्तीमा छ क्या झिकेर खाने अरे यस्तो छ। अनि हिजो गाडीमा चढेर नारायणगढबाट यता आउँदै थिएँ, अनि एउटा रक्सी खाएको मान्छे दिउँ दिउँ गनाउँदै बसमा चढ्यो, मेरै सिटमा आएर बस्यो, मैले नाक थन्दै भने भाइ तिमीलाई के थाहा छैन रक्सी खाएर तिमी सिधै नरकतिर जाने विचारमा छौ भनेर सोधेँ। अनि उसले करायो ए ड्राइभर गाडी देऊ गाडी देऊ, म त पर्छको जानुपर्ने त नर्क होइन म झर्छु यहीँ यस्तै छ है जस्तो हो त्यस्तै। अनि एउटा रुखमा एउटा उल्लु बस्थ्यो, एक दिन रुख काटियो, रुख धेरै खुसी भयो, बल्ल उल्लुबाट छुटकारा पाइयो भनेर, तर त्यो खुसी क्षणिक मात्र भयो, पछि त्यही रुखलाई काटेर प्रधानमन्त्रीको कुर्सी बनाइयो, इतिहास साक्षी छ आजसम्म पनि उल्लु नै बसिरहेछन् रे त्यहाँ, एउटा नातिले भनेको कुरा क्या टक्क राखेको। अनि अब अहिलेका यो जमानाबाट बुझ्दै जाँदाखेरि हिजो चार पाँचजना नातिहरूले भविष्यवाणी गरे, अब एउटा बस स्टपमा एउटा केटाले केटीलाई जिस्काइरहेको हुनेछ। त्यसपछि केटीले भन्ने छिन्, तेरो घरमा दिदी आमा बहिनी छैन, तँलाई बाटोमा केटी जिस्काउँछस् भने छैनन् नि काली भनेर केटाहरूले भन्ने छन्। तेरो घरमा दाई भाइ बुवा आमा त होला नि भनेपछि केटाहरूले भन्ने छन्, कोही पनि छैन क्या दार्जिलिङ भनेर भन्ने छन्। त्यसपछि केटीले भन्ने छिन्, घरमा कोही छैन भने के जिस्काइरह खुरुको घरै लिएर हिँड्न त अरे। नाति नातिनीहरू भविष्यवाणी गर्नलाई चाहिँ साह्रै सिपालु भए। ल अब हेर्नुहोस् अब यो जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा यति बेला रमाइलो कुराकानी गरिरहेका छौँ। एक दिन एउटा घरमा झुट पत्ता लगाउने रोबोट किनेर ल्याइएछ। झुट बोलेको ट्याक्कै थाहा पाउँ त्यो रोबोटले। झुट थाहा हुने बित्तिकै रोबोटले मानिसले एक झापड हान्दा रहेछ। राति खाना खाने बेला भयो, बाउले सोधे छोरा ताजा कहाँ गयो यति बेलासम्म। छोराले भन्यो म जीवनको घरमा पढ्न गएको। रोबोटले एक झापड हानिहाल्यो। छोराले भन्यो होइन समिनाको घरमा थिएँ। रोबोटले अर्को झापो हान्यो, तिरिमिरी हुने गरे। छोरा सरी समिनासँग फिल्म हेर्न गएको थिएँ। त्यहाँबाट बाउ चाहिँले भने गदा तेरो उमेरमा म कुनै केटीहरूसँग त्यसरी फिल्म हेर्न गइनँ। अनि रोबोटले अर्को झापड फेरि बाउलाई हान्यो। अनि त्यसपछि आमा चाहिँले मुसुक्क हाँस्दै यो चाहिँ पक्का तपाईँकै छोरो हो भनेर भनेथिन्। रोबोटले अर्को झापड आमा चाहिँले पनि हिर्काए। ओ रमाइलो कुरा। अब यति बेला चाहिँ अब नातिले लो है बाजे अब चाहिँ धेरै अब गलफत्ती गर्नु भएन, किनभने गलफत्ती गर्न अरू दिन पनि बाँकी नै छन्। त्यही भएर आजलाई चाहिँ टक्क बिदा लिन पऱ्यो, अर्को दिन अब कुराकानी गरौँला भनेको छन्। नातिले भनेपछि मान्न पनि पऱ्यो। त्यही भएर अब आजका लागि चाहिँ जानुपर्ने हुन्छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिने सम्पूर्ण नाति नातिनीलाई धन्यवाद। अनि काल्लापारीबाट सघाउने हाम्रा विष्णु नातिलाई पनि धन्यवाद। डुलुवा बाजे जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट बिदा हुन्छु। नमस्कार। हंसाएंगे रुलाएंगे मार ही डालेंगे तेरे नैना बड़े कातिल मार ही डालेंगे। अर्पण 104.5 मेगाहर्ट्ज़। भतिज, घर त अब पुरा हुन लागे जस्तो छ। बरु घरमा चाहिने मार्बल, टाइल्स र सेनेटरी आइटमहरू चाहिँ ब्रान्डेड नै राख है। हतारमा जहाँ पाए त्यहीँबाट ल्याएर म अहिले पछुताइरहेको छु। ब्रान्डेड मार्बल, टाइल्स र सेनेटरी सामानहरू त हाल्ने काका, तर काठमाडौँतिरै जानुपर्ने होला। होइन, हाकिम चोकको भरतपुर मिनी मार्केटमा पूजा इन्टरप्राइजेस खुलेको छ नि, त्यहाँ तिमीले जस्तो चाह्यो त्यस्तै ब्रान्डेड मार्बल, टाइल्स र सेनेटरीका सामानहरू पाउँछौ। त्यो जति विश्वासिलो ठाउँ अन्त छैन। हजुर, हामी कहाँ ब्रान्डेड मार्बल, ग्रेनाइट्स मार्बल, ग्रेनाइट टाइल्स, रंगोली, सेनेटरीका सामानहरू, ब्रान्डेड कमोड, प्यानहरूका साथै जिप्सन, आल्मोनियमका झ्याल ढोका, कार्लिस बुट्टा, सबै कामको लागि मिस्त्रीको सुविधा साथै होम डेकोरेसनको जिम्मा समेत लिइन्छ। सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चोक भरतपुर मिनी मार्केट अगाडि। फोन 0556135513, मोबाइल 98550064718। पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा। रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू ₹3,00,000 देखि ₹20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लटमा RCC ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू खाने पानी, विद्युत, ढल, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20 हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चोकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली, रत्ननगर चितवन। सम्पर्कका लागि राम